सबका दाता है तू, सबको देता है तू, तेरे बंदों का तेरे सिवा कौन है, किससे मांगे कहाँ जाए, किससे से कहे, और दुनिया में हाजत रवा कौन है, कौन मकबूल है, कौन मरदूद है, बेहबर क्या खबर तुझको क्या कौन है, कौन मकबूल है, कौन मरे दूद है, बेखबर क्या खबर तुझको क्या कौन है, जब तू लेंगे अमल सबके मीजान पर, तब खुलेगा के खोटा खरा कौन है, सबका दाता है तू, सबको देता है तू, तेरे बंदों का तेरे सिवा कौन है, किससे मांगे कहाँ जाए, किससे से कहे, और दुनिया में हाजत रवा कौन है, औलिया तेरे मोहताज ऐ रब कुल, तेरे बंदे हैं सब अंबिया और रसूल, औलिया तेरे मोहताज ऐ रब कुल, तेरे बंदे हैं सब अंबिया और रसूल, इज्जत का बाइस है निसबत तेरी, उनकी पहचान तेरे सिवा कौन है, सबका दाता है तू, सबको देता है तू, तेरे बंदों का तेरे सिवा कौन है, किससे मांगे कहाँ जाए, किससे से कहे, और दुनिया में हाजत रवा कौन है, कौन सुनता है फरियाद मजलूम की, किसके हाथों में कुंजी है मकसूम की, कौन सुनता है फरियाद मजलूम की, किसके हाथों में कुंजी है मकसूम की, रिज़्क पर किसके पलते हैं शाहो गदा, मसनदाराए बज़्मे में अता कौन है, सबका दाता है तू, सबको देता है तू, तेरे बंदों का तेरे सिवा कौन है, किससे मांगे कहाँ जाए, किससे कहे, और दुनिया में हाजत रवा कौन है, मेरा मालिक मेरी सुन रहा है वहाँ, जानता है वो खामोशियों की जुबां, मेरा मालिक मेरी सुन रहा है वहाँ, जानता है वो खामोशियों की जुबां, अब मेरी राह में कोई हाइल ना हो, नाम अबर क्या बला है, सबा कौन है, सबका दाता है तू, सबको देता है तू तेरे बंदों का तेरे सिवा कौन है, किससे मांगे कहाँ जाए किससे कहे, और दुनिया में हाजत रवा कौन है। अंबिया औलिया अहले बहते नबी ताबईनों सहाबा पे जब या बनी, अंबिया औलिया अहले बहते नबी ताबईनों सहाबा पे जब या बनी, गिर के सजदे में सब ने यही अर्ज की, तू नहीं है तो मुश्किल कुशा कौन है, सबका दाता है तू सबको देता है तू तेरे बंदों का तेरे सिवा कौन है, किससे मांगे कहाँ जाए किससे कहे, और दुनिया में हाजत रवा कौन है। इब्तदा भी वही इंतहा भी वही, ना खुदा भी वही है खुदा भी वही, इब्तदा भी वही इंतहा भी वही, ना खुदा भी वही है खुदा भी वही, जो है सारे जहानों में जलवानुमा, उस अहद के सिवा दूसरा कौन है, सबका दाता है तू सबको देता है तू तेरे बंदों का तेरे सिवा कौन है, किससे मांगे कहाँ जाए किससे कहे, और दुनिया में हाजत रवा कौन है। वो हकाइक हो अशिया के या उसको तर, फहमो इदराक की जद में है सब मगर, वो हकाइक हो अशिया के या उसको तर, फहमो इदराक की जद में है सब मगर, माँ सिवा एक उस जात बेरंग के, फहमो इदराक से मावरा कौन है, सबका दाता है तू सबको देता है तू तेरे बंदों का तेरे सिवा कौन है, किससे मांगे कहाँ जाए किससे कहे, और दुनिया में हाजत रवा कौन है। अहले फिक्रो नजर जानते हैं तुझे, कुछ न होने पे भी मानते हैं तुझे, अहले फिक्रो नजर जानते हैं तुझे, कुछ न होने पे भी मानते हैं तुझे, ऐ नसीर इसका तू फजल बारी समझ, वरना तेरी तरफ देखता कौन है, सबका दाता है तू सबको देता है तू तेरे बंदों का तेरे सिवा कौन है, किससे मांगे कहाँ। तो आज हम यहाँ इकट्ठे हुए हैं मोहतरम डॉक्टर इशरार अहमद साहब की मगफिरत की दुआ करने के लिए अल्लाह ताला के हुजूर, باقاعدہ ہم درخواست پیش کرنے کے لیے اکٹھے ہوئے ہیں مل کر کہ اللہ تعالیٰ ان کی مغفرت فرمائے، ان کے درجات کو بلند فرمائے، انہیں جنت الفردوس میں اعلیٰ مقام نصیب فرمائے اور ان کی تمام صحیح و جہد کو قبول و منظور فرمائے. آمین. اور انہوں نے جو صدقہ جاریہ ہم لوگوں کی شکل میں جاری فرمایا ہے اور لاکھوں نے کروڑوں افراد ان سے مستفیض ہوئے ہیں، ان سب کے بقدر اللہ تعالیٰ انہیں اجر بھی عطا فرمائے اور ان کے لیے میسر فرمائے. تو ہم سب جو ہیں وہ پورے خلوص دل کے ساتھ اللہ تعالیٰ ڈاکٹر صاحب کی مسرت فرمائے، سب کے درجات کو بلند فرمائے. ٹھیک ہے، اب صفے درست کر لیں نماز کے لیے. نماز جنازہ آج ادا کرنے کے لیے ہمارے ملک کے بہت سے بزرگ، بہت سی بزرگ ہستیاں تشریف لائے ہیں، ان میں جید علماء دین بھی ہیں اور ان سب کا ہمارے دل میں بہت زیادہ احترام ہے. لیکن جیسا کہ آپ سب لوگ جانتے ہیں کہ افضل جو ہے وہ بیٹے کا جنازہ پڑھانا ہے، لہذا میں محترم ڈاکٹر سارا مسا کے صاحبزادے اور امیر تنظیم اسلامی حافظ آکے صحیح صاحب سے درخواست کروں گا کہ وہ نماز جنازہ کی امامت فرمائے. اب کھڑے ہو جائیے، اپنی صفوں کو درست کیجیے تاکہ نماز جنازہ ادا کی جا سکے. پہلی تکبیر کے بعد ثنا پڑھیں گے، دوسری تکبیر کے بعد درود پڑھا جائے گا، تیسری تکبیر کے بعد دعا ہے حضرت میت کے لیے. یہ وہ وقت ہے جس کے لیے ہم جمع ہوئے، ایک امام کے پیچھے قبلہ رو ہو کر صفے باندھ کر اللہ کے حضور دعا کریں گے محترم اپنے محسن ڈاکٹر صاحب کی مغفرت کے لیے. آپ حضرات اپنے دل دل میں دعا کریں، اللہم من رحیتہ منا فاحیہ علی الاسلام ومن توفیتہ منا فتوفہ علی الایمان. اور خاص طور پر حاضر میت کے لیے محترم اپنے محسن ڈاکٹر اظہار احمد صاحب کے لیے مغفرت کی دعا، اللہم اغفر له وارحمه، اللہم اغفر له وارحمه، اللہم اغفر له وارحمه. ذہن میں دہراتے رہیے، وادخلوا فی رحمتک وحاسبوا حسابا یسیرا. اس کے علاوہ بھی دعائیں ہیں، میں وقت دوں گا، اکابر علماء موجود ہیں، وہ سب جو ہیں دعائیں مانیں گے خلوص دل کے ساتھ. اور کوئی اگر کوئی شکوہ شکایت رہ گیا ہے مرحوم کے حوالے سے، تو دلوں سے اس شکوے کو نکال کر پورے خلوص کے ساتھ دعائیں مغفرت کیجئے، یہ میری آپ سے استدعا ہے. اب آج لوگ تیار ہو جائیے، میں شروع کر رہا ہوں، نیت کر لیجئے. اللہ اکبر، الله أكبر. السلام عليكم ورحمة الله، السلام عليكم ورحمة الله. حضرات دم رکھتے رہیے، میں آپ سب حضرات کا شکر گزار ہوں. میں اپنی جانب سے، اپنے خاندان کی جانب سے، تنظیم کی جانب سے آپ سب کا شکریہ ادا کرتا ہوں، اور جو جید علماء تشریف لائے ہیں ان کا تہ دل سے شکر گزار ہوں. سب کا داتا ہے تم، سب کو دیتا ہے تم، تیرے بندوں کا تیرے سوا کون ہے،

دنیا میں حاجت روا کون ہے؟ انبیاء اولیاء اہل بیت نبی تابعین و صحابہ پہ جب یا بنی، انبیاء اولیاء اہل بیت نبی تابعین و صحابہ پہ جب یا بنی، گر کے سجدے میں سب نے یہی عرض کی، تو نہیں ہے تو مشکل کشا کون ہے؟ سب کا داتا ہے تو، سب کو دیتا ہے تو، تیرے بندوں کا تیرے سوا کون ہے؟ کس سے مانگے کہاں جائے، کس سے کہیں، اور دنیا میں حاجت روا کون ہے؟ ابتدا بھی وہی، انتہا بھی وہی، نہ خدا بھی وہی ہے، خدا بھی وہی، ابتدا بھی وہی، انتہا بھی وہی، نہ خدا بھی وہی ہے، خدا بھی وہی، جو ہے سارے جہانوں میں جلوہ نما، اس احد کے سوا دوسرا کون ہے؟ سب کا داتا ہے تو، سب کو دیتا ہے تو، تیرے بندوں کا تیرے سوا کون ہے؟ کس سے مانگے کہاں جائے، کس سے کہیں، اور دنیا میں حاجت روا کون ہے؟ وہ حقائق ہو اشیاء کے یا مشکو تر، فہم و ادراک کی زد میں ہے سب مگر، وہ حقائق ہو اشیاء کے یا مشکو تر، فہم و ادراک کی زد میں ہے سب مگر، ماں سوا ایک اس ذات بے رنگ کے، فہم و ادراک سے ماورا کون ہے؟ سب کا داتا ہے تو، سب کو دیتا ہے تو، تیرے بندوں کا تیرے سوا کون ہے؟ کس سے مانگے کہاں جائے، کس سے کہیں، اور دنیا میں حاجت روا کون ہے؟ اہل فکر و نظر جانتے ہیں تجھے، کچھ نہ ہونے پہ بھی مانتے ہیں تجھے، اہل فکر و نظر جانتے ہیں تجھے، کچھ نہ ہونے پہ بھی مانتے ہیں تجھے، اے نصیر اس کا تو فضل باری سمجھ، ورنہ تیری طرف دیکھتا کون ہے؟ سب کا داتا ہے تو، سب کو دیتا ہے تو، تیرے بندوں کا تیرے سوا کون ہے؟ کس سے مانگے کہاں جائے کس سے کہیں اور دنیا میں حاجت روا کون ہے. اعوذ باللہ من الشیطان الرجیم باللہ الرحمن الرحیم. آمن الرسول بما أنزل إليه من ربه والمؤمنون كل آمن بالله وملائكته وكتبه ورسله لا نفرق بين أحد من رسله وقالوا سمعنا وأطعنا غفرانك ربنا وإليك المصير. لا يكلف الله نفسا إلا وسعها لها ما كسبت وعليها ما اكتسبت ربنا لا تؤاخذنا إن نسينا أو أخطأنا ربنا ولا تحمل علينا إصرا كما حملته على الذين من قبلنا ربنا ولا تحملنا ما لا طاقة لنا به واعف عنا واغفر لنا وارحمنا أنت مولانا وانصرنا على القوم الكافرين. وعلى آله وصحبه أجمعين. اللهم اغفر له وارحمه وادخله في رحمتك وحاسبه حسابا يسيرا. اللهم ادخله في رحمتك وحاسبه. اللهم نور مرقده وأكرم نزله ووسع مدخله واغسله من نقه من الخطايا كما نقيت الخيط الصوف كما نقيت الثوب الأبيض من الدنس. اللهم اغفر له وارحمه. اللهم اغفر له وارحمه. اللهم إنه كان وإنه يحتاج إلى مغفرة. ومن يغفر الذنوب إلا اغفر له مغفرة من عندك وارحمه إنك على كل شيء. أحرمنا أجره ولا تفتنا بعده. إنك أنت السميع العليم. وتب علينا إنك أنت التواب على خير خلقه محمد وآله وأصحابه أجمعين. کون مقبول ہے کون مردود ہے بے خبر کیا خبر تجھ کو کیا کون ہے جب تو لیں گے عمل سب کے میزان پر تب کھلے گا کہ کھوٹا کھرا کون ہے سب کا داتا ہے تو سب کو دیتا ہے تو تیرے بندوں کا تیرے سوا کون ہے.